धन कमाउनको छोरो विदेशमै सडाछ, धन कमाउनको छोरो विदेशमै सडाछ। एउटा भएको छोप्रो घरले सुन्छु सब लड्याछ, एउटा भएको छोप्रो घरले सुन्छु सब लड्याछ। मासु आमा खाडेको जेलैमा भूकम्प माउन पाइन, दसैँ माने आइन, काँच मर छराउले रुँदै मुर्छा पराउले, कटे जाको दसैँ आमा। फुले सिस्नु जे छ ते खाउँछु त बेलैमा, काँच मर छराउले रुँदै मुर्छा पराउले, कटे जाको दसैँ आमा। फुले सिस्नु जे छ ते खाउँछु त बेलैमा, फुले सिस्नु जे छ ते खाउँछु त बेलैमा। तिमी खाडेको जेलैमा भूकम्प कोइले ले दोरै तेरै कोइलै केही छैन रे कोइले ले दोरै तेरै कोइलै केही छैन रे तर कोइले सोच्दा रहन्छन् मर्नु पर्छ भरे आमा तर कोइले सोच्दा रहन्छन् मर्नु पर्छ भरे मासु आमा खानेको I'm not afraid. हेर्दै बस्या होलिन बुढी आमा मेरी, बाटो हेर्दै बस्या होलिन बुढी आमा मेरी, अब कहिले हुन्न क्यारे हाम्रो भेट फेरि आमा, अब कहिले हुन्न क्यारे हाम्रो भेट फेरि, मछु आमा खारेको छाराउले रुँदै मुर्छा पराउले काटे जाको दसैँ आमा, फुले सिस्नु जे छ ते खाउसु त बेलैमा, काँजा मरा छाराउले रुँदै मुर्छा पराउले काटे जाको दसैँ आमा, फुले सिस्नु जे छ ते खाउसु त बेलैमा, फुले सिस्नु जे छ ते खाउसु त बेलैमा। छोरो फर्की